Book 2 89 89 الأمر 1 أجنارتك أجنارتك أنت كسول كثيرا هل لا كنت غير هكذا؟ तू खूप आळशी आहेस इतका आळशी होऊ नकोस इतकी आळशी होऊ नकोस तू खूप आळशी आहेस इतकी आळशी होऊ नकोस انت تنام كثيرا هل لا نمت اقل من هكذا तू खूप वेळ झोपतोस तू खूप वेळ झोपतेस इतक्या उशिरा झोपू नकोस तू खूप वेळ झोपतेस इतक्या उशिरा झोपू नकोस انت تاتي متاخرا كثيرا هل لا اتيت غير هكذا तू घरी खूप उशिरा येतोस तू घरी खूप उशिरा येतेस इतक्या उशिरा येऊ नकोस तू घरी खूप उशिरा येतेस इतक्या उशिरा येऊ नकोस انت تضحك بصوت عال هل لا تضحك غير هكذا तू खूप मोठ्याने हसतोस तू खूप मोठ्याने हसतेस इतक्या मोठ्याने हसू नकोस तू खूप मोठ्याने हसतेस इतक्या मोठ्याने हसू नकोस انك تتكلم بصوت منخفض جدا هل لا تتكلم غير هكذا तू खूप हळू बोलतोस तू खूप हळू बोलतेस इतक्या हळू बोलू नकोस तू खूप हळू बोलतेस इतके हळू बोलू नकोस انت تشرب كثيرا جدا هل لا تشرب غير هكذا तू खूप पितोस तू खूप पितेस इतके पिऊ नकोस तू खूप पितेस इतके पिऊ नकोस انت تدخن كثيرا جدا هل لا دخنت غير هكذا तू खूप धूम्रपान करतोस तू खूप धूम्रपान करतेस इतकं धूम्रपान करू नकोस तू खूप धूम्रपान करतेस इतके धूम्रपान करू नकोस انك تشتغل كثيرا جدا هل لا اشتغلت غير هكذا तू खूप काम करतोस तू खूप काम करतेस इतकं काम करू नकोस तू खूप काम करतेस इतके काम करू नकोस انت تسير بسرعه عاليه هل لا سرعت غير هكذا तू खूप वेगाने गाडी चालवतोस तू खूप वेगाने गाडी चालवतेस इतक्या वेगाने गाडी चालवू नकोस तू खूप वेगाने गाडी चालवतेस इतक्या वेगाने गाडी चालवू नकोस इसहा या सय्यद मिलर उठा श्रीमान म्युलर उठा श्रीमान म्युलर اجلس يا سيد ميلر बसा श्रीमान म्युलर बसा श्रीमान म्युलर ابقى جالسا يا سيد ميلر बसून रहा श्रीमान म्युलर बसून रहा श्रीमान म्युलर كن صبورا संयम बाळगा संयम बाळगा خذ وقت كافيا आपला वेळ घ्या आपला वेळ घ्या انتظر لحظة क्षणभर थांबा क्षणभर थांबा كن حذرا जपून जपून كن دقيقا في المواعيد वक्तशीर बना वक्तशीर बना لا تكن غبيا मूर्ख बनू नका मूर्ख बनू नका